गगन मलाई माफ गरिदेऊ, यो जुनीमा म तिम्रो बन्न सक्दिन, म अरू कसैकी बन्दैछु। माफ गरिदेऊ, अरू कसैकी बन्दैछु? यो तिम्रो चाहना हो? अहा, इम्पोसिबल। गगनसँग जुन न कहिले छुट्टिन सक्छ न कसैले छुट्याउन सक्छ। हेर, मेरो बाध्यता र व्यवस्थालाई बुझ्ने प्रयास गर। बुबा आमाको इज्जतको लागि मैले यो निर्णय गरेकी हुँ। बास्ना चल्दो रहेछ, अलि अलि पातमा पनि कसैको याद आउँदो रहेछ, धोका अनि घातमा पनि जसले मुटु टुक्राएर छटपटिन विवश पार्यो उसकै बारे सोच्नुपर्ने गजबको छ आत्मा पनि। दिनभरि त टोलाएर हाम्रो अतीत सोच्ने गर्छु, धोकेबाजको सम्झनामा रुदै बस्छु रातमा पनि। मैले सिगरेट लिएको, रक्सी पिएको, किन जान्न चाहन्छौ? यो दुनिया स्वार्थी छ र यहाँका मान्छे निष्ठुरी छन्। तिमीले मेरो भावनासँग खेलवाड गर्यौ, बाँच्नु न मर्नु बनायौ, अझ भनौ भने तिमीले मेरो सपनाको संसार ढलायौ, मायाको नाटक गरेर मलाई पागल बनायौ। हे गयो गाडी पिरमा लाग्ने गर्थ्यो। जुनु बिनाको मेरो जिन्दगी अपाङ्ग छ, असहाय छ र लाग्ने गर्थ्यो जुनुलाई पनि। गगन बिनाको जिन्दगी अधुरो छ, अपुरो छ। तर जुनु, तिम्रो जिन्दगी आज पूर्ण छ। श्रीमानको साथ, काखमा बच्चा, त्यही त हो अरे नारीहरूको खुसी। तर मेरो जीवन झन झन अपाङ्ग बन्दैछ। यदि म मरे भने नारुनु है। खुशी त भाकी छेउ खुशी त धानी मान्छे ठुलो जात खुशी त भिरको बाटोमा किन आयौ काने बारमायालु फुलको साटोमा भाकी छेउ खुशी त भाकी छेउ खुशी त धानी मान्छे ठुलो जात खुशी त भिरको बाटोमा रम्दाखेरि त देवता सम्झेर निष्ठुरी जुनुलाई पुज्ने गर्थे। आज हामी आकाश धरती जस्तै भएका छौँ, चन्द्र सूर्य जस्तै भएका छौँ। भगवान्, आज म तपाईँको शरणमा परेको छु। भक्तजनहरू तपाईँसँग लाखौँको सम्पत्ति माग्छन् होला, तर म विवश छु। आज म स्वार्थी बनेर तपाईँसँग केही कुरा माग्दैछु। दिनुहुन्छ है? दिनुहुन्छ। मलाई मृत्यु दिनुहोस् र जुनुलाई खुसी दिनुहोस्। चढेकी छौ अब बेसी नझर्नु है। मेरै लागि हो भने त खोला नाला नतर्नु है। सक्दिनमा खुसी दिन उसले जस्तो जिन्दगीमा, विवश छु म मेरी प्यारी, मलाई माया नगर्नु है। बरु मलाई पापीकाले लिए पनि हुन्थ्यो। सयौँ वर्ष बाँच्नु तिमी, कहिल्यै पनि नमर्नु है। मलाई बाँच्न अर्कैसँग नाता जोड्यौ पापिनीले, पूर्व लान्छु भनी सोझो मान्छेलाई पश्चिमतिर पाइला मोड्यौ पापिनीले। बर्खास्त भो मायाको दिए कि हुँ जिन्दगी, दरखास्तको कुराले आँखामा छ गण्डकी, राखेकै हुँ मैले त यो जवानी बन्दगी। जस्तै भयो हाम्रो सम्बन्ध, लेखेपछि बन्छ एउटा ठुलै निबन्ध, आकाश धरती जस्तै हामी टाढिएका छौँ, क्षणिक माया होइन हाम्रो लाग्थ्यो अनन्त, पिरतीमा बाढी आयो सता छुल्ल भो, लाग्थ्यो मलाई जिन्दगानी सधैँ बसन्त, चन्द्र सूर्य जस्तै भयो हाम्रो सम्बन्ध। Oh, शरीर मेरो काठ जस्तै दन्किएर टुटे मेरा चाहहरू रबर जस्तै तन्किएर कसै बेला पराईले पिट्नुसम्म पिटे मलाई कुनै बेला आफै पिटे रिसै रिसले सन्किएर बित्ता पनि नाप्छ मेरो अरूको हात छोडिकन कुनै कुरा गोप्य छैन भाँडा जस्तै रन्किएर धुवा भयो शरीर मेरो काठ जस्तै दन्किएर गणेश डाँगी गगन बजाई दिन्छु बाँसुरी खामभित्रको चिठीलाई र खुबै मन पर्यो जस्ता गीतको शैली प्रस्तुत गरे पश्चात भिरको बाटोमा लिएर प्रस्तुत दोहोरी भाकामा थेगो तथा लय निर्माता नेपाली सङ्गीत आकाशका चम्किला तारा रमेश डाँगी हुनुहुन्छ र यो गीतमा भएका शब्द सम्वाद गजल मुक्तकका स्रष्टा हुनुहुन्छ गणेश डाँगी गगन जसमा गणेश डाँगी गगन र उषा बिएमको आवाज रहेको छ Oh,